नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट। खबरमा छु म प्रेम सुनार। श्रोता, रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ 7:15 बजे रेडियो रेसुङ्गा र मङ्गलबार ठिक यसै समयमा रेडियो रिपब्लिक 88.2 MHz बुटोलबाट प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान 9:15 बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ। श्रोता, ओजेलका खबर समग्रमा समाजमा लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज हो। तपाईँको समाजमा कुनै अनियमितता, भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ। साथै समाजको विकृति, विसङ्गति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ। हाम्रो यही यात्राको आज हामी 129 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ जे देखियो त्यही लेखियो स्तम्भमा पाल्पा तम्घा सडक खण्डमा गरिएको मर्मत कार्यमा भएको लापरवाही सम्बन्धी रिपोर्ट, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा मोबाइल फोन मार्फत गरिएको प्रेम सम्बन्धको परिणाम भोगेकी गुल्मी सिर्सेनीकी एक चेलीको कथा व्यथा सुनाउनेछौँ। त अबको पौने एक घन्टा हामीसँगै रहनुहोला। इस ओझेल का खबर का प्रायोजक न्यू मैत्री रेस्टुरेंट एंड बार अब थप व्यवस्थापन का साथ तपाईको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल, स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन्स तम्घास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 98472 27874। अब सुनौ जे देखियो त्यही लेखियो स्तम्भमा पाल्पा रेडी तम्घा सडक खण्ड मर्मत कार्यमा भएको लापरवाही सम्बन्धी यो रिपोर्ट। रकम दुरुपयोग भएकै हो, यो त दुरुपयोग नै हो। यस्तो हुनु त राज्यको रकम दुरुपयोग भएकै हो। गुल्मीको मेरुदण्ड सडक पाल्पा रिडी तम्घास खण्डको हार्थोकदेखि बलेटक्सरसम्म र चारपाला घुम्तीदेखि तम्घास खानी गाउँ बाख्रेछेडासम्म पिच गरिएको सडक हेर्न पुग्ने जोकैले भन्छ, यस वर्ष सडक डिभिजन कार्यालय पाल्पाले मर्मत गरेको मोटर बाटोमा ठुलो रकम दुरुपयोग भएको छ। म 3 पटकसम्म त्यो सडक मर्मत कार्य नियालेर फर्किँदैछु। कतिको लागतमा त्यो सडक बन्दैछ, कहिले सम्झौता भयो र कहिले सम्पन्न गर्नुपर्ने हो कसैलाई थाहा छैन। निर्माण सुरु भएपछि बोर्ड राखिनु पर्ने त्यो पनि राखिएको छैन। ठेकेदार को हो त्यो पनि थाहा छैन। हामीले नियाल्दै आएका छौँ। हिजो उपभोक्ता स्वयंले काम गर्दा विकास निर्माण कस्तो हुन्थ्यो र अहिले सडक डिभिजन कार्यालय पाल्पाले ठेकेदार मार्फत गराउँदा कस्तो भइरहेको छ। गुल्मीमा सडक डिभिजन कार्यालय पाल्पाले सुरु गरेको विकास निर्माण कार्य नियाल्दा जहाँसुकै पुग्नु बिजोग छ। कतै काम नभएर रकम फ्रिज भएको छ त कतै भएको काम पैसा भरी धामीलाई बेथा हामीलाई को अवस्थामा छ। त्यसको ज्वलन्त उदाहरण हेर्न अन्यत्र जान पर्दैन। सदरमुकाम तम्घास नजिकै चारपाला घुम्तीदेखि तम्घाससम्मको पिच गरेर सकियो भनिएको सडक हेरे पुगिहाल्छ। हामी पूर्वग्राही भएर लेख्दै बोल्दै छैनौ, जे देखियो त्यही लेख्दै र बोल्दै छौ। हामी मात्र होइन, त्यस सडकमा यात्रा गरिरहने जो कोही भन्दछन् काम गरिँदैछ, सकिँदैछ र भत्किँदैछ, त्यसै सडकमा मोटरसाइकलमा यात्रा गरिरहेका हुँगा गाविस निवासी दिल्ली राज भण्डारी। अब यो पिच गर्दा गर्दै काम एकातिरबाट काम गर्दै जाने, अर्कोतिर नपुग्दै यो खाल्टा परिरहेको अवस्था छ। यही अगाडि पनि देखिन्छ त्यस्तो, र जुनसुकै खण्डमा पनि यस्तो देखिएछ, यस्तो कमजोर हो। पिच गरेर सकिएको सडक 2 महिना नपुग्दै ठाउँ ठाउँमा खाडल परेको छ र अलकत्राले समात्न नसकेर गिटी उप्किएर त्यो सडक बगर जस्तै देखिन थालेको छ। पाल्पा सडक डिभिजन कार्यालयका इन्जिनियर, उनका प्रमुख र ठेकेदारले मात्रै यति ठुलो लापरवाही गर्न सक्दैनन्। यस्तो लापरवाही र बर्मालुट स्थानीय निकायदेखि माथिसम्मका मानिसहरूको मिलोमोतोमा हुन सक्ने ठहर छ दिल्ली राज भण्डारीको। अब हजुर, यो के हो भने स्थानीय निकायदेखि दिएर उपल्लो निकायसम्मको चाहिँ संयन्त्रको मेलोमतोमा यस्तो भएको हो कि भने जस्तो पनि हामीलाई चाहिँ आभास हुन्छ। रकम दुरुपयोग भएकै हो, यो त दुरुपयोग नै हो। यस्तो हुनु त भर्खरै पिच भएको त्यो सडक कस्तो देख्नुहुन्छ त भनेर हामीले बलिथुमबाट मोटरसाइकल यात्रा गरिरहेका गोविन्द प्रेमी मगरलाई सोद्धा उहाँ भन्नुहुन्छ, यो त पिच गरेको भन्दा पनि ग्राभेलिङ गरिरहेको जस्तो लाग्दछ। पिच गरिरहेको भन्दा पनि यो त ग्राभेलिङ गरे जस्तो देखिरहेछ अहिले है। पिच गरेको भएको भए यो हेर्नु न, यो तपाईँ आफै पनि देख्न सक्नुहुन्छ स्थिति कस्तो छ भन्ने क्या। यो हामी बाइकवालेलाई त झनै धराप भइदिएछ, यो कच्ची भन्दा पनि अझै धराप छ, किनकि यो मसला हालेर यो कालो पत्र गरेर यो जमाइदिएको भए राम्रो हुन्थ्यो, तर अहिले त यो गिटी बालुवाहरू सबै हातमा आउने स्थिति छ। गिटी बालुवा फर्कियो हिउँदभरि कमिसनको बार्गेनिङमा लाग्ने वर्षायाम लागेपछि पानी परिरहँदा पिच गर्नुको परिणाम हो भन्नेहरू पनि छन्। स्थानीय राजनैतिक दल उद्योगी व्यवसायीहरूले तत्कालीन सिडिओ गोविन्द्र नेपालको ध्यान आकृष्ट गराएका थिए, तर त्यो ध्यान आकृष्टले खासै काम नगर्नुका पछाडि कतै अर्कै रहस्य पो छ कि भनेर आशंका गर्नेहरू पनि छन्। मर्मत गरेर सकिएको भोलिपल्टैदेखि फेरि मर्मत गर्नुपर्ने अवस्थाको काम भएको छ। त्यस सडकमा किन यस्तो प्रभावित भनेर हामीले सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर राणाबाटको ध्यान आकृष्ट गराउँदा काम चलिरहेकोले कमजोरी भएको स्थानमा सुधार गर्न लगाउने बताउनु भयो। त्यो चाहिँ यो चाहिँ असोज कार्तिकसम्मको प्रोजेक्ट हो, यो हामीले स्टार्ट गऱ्यौँ त्यसलाई सबै। त्यो सर्फेस ड्रेसिङ भनेको चाहिँ के भने एउटा लेयर राख्छौँ, त्यही अरू केही स्टिपिङ पनि हुन्छ त्यो, होइन त्यसलाई हामीले करेक्सन गर्न लगाइहाल्छौँ। त्यो रनिङै छ, त्यो फेरि हामीले जहाँ यो वर्षाले अथवा उसले बिग्रिया छ त्यो असोज पुस मार्चसम्म त्यसले करेक्सन गर्नुपर्छ। कन्ट्याक्ट बलेटक्सारदेखि हार्थोकसम्म र चारपाला घुम्तीदेखि तमघासको सिडिओ क्वार्टरसम्म पिच गर्ने नाली बनाउने आवश्यक स्थानमा जाली पर्खाल लगाउने लगायतको मर्मतका लागि झन्डै 3 करोड रुपियाँ छुट्याइएको बताइएको छ। तर हेर्न जानुहोस् कतै जाली पर्खाल भासिएको छ, कतै नाली बन्न नपाउँदै भत्किएको छ। यति ठुलो लापरवाही हुनुमा सरकारकै वा ठेकेदारको कमजोरी हुन सक्ने अर्घाँचीको बलकोट घर भई कमगासबाट त्यस सडकमा यात्रा गरिरहेका अहमद अलीको ठहर छ। यो पिच गरेको बाटो त हेर्नु छ यस्तो छ कि बनाउँदा भित्किसकेको छ। अब ठेकेदारको कमजोरी हो कि सरकारको कमजोरी हो कि यसमा कस्तो खालको कोही भर्खर बिग्रिसकेको छ। भर्खर यो 2 महिना बसेन बनेको, अब हात खराबै छ। अब एक त पानीको उहरू पनि होला, तर त्यति राम्रो पिचहरू छैन। अब सबभन्दा सरकारको कमजोरी होला, ठेकेदारको कमजोरी हुनसक्छ। हामीले त्यस सडकमा यात्रा गरिरहेका धेरैलाई सोध्यौँ, सबैले भन्छन् त्यस सडकमा गरिएको पिच समय नामै उब्किने छ। त्यसो त कैयौँ स्थान मा त अहिले नै उब्किएको बताउनु हुन्छ। तमगास 5 छापटोला कि शकुन्तला थापा। पिच गरेको बाटो त खासै राम्रो छैन, अब कलकत्ता डसार गिटी राखेको थियो, गिटी निस्किसकेछ, उकिरहेछ, सबै गिटीहरू त निस्किरहेछ। सडक डिभिजन कार्यालयले निर्माण गर्ने नाममा बजेट पचाउन मात्रै खोजेको बताउनु हुन्छ। गौडाकोट 7 घर भई म्यालपोखरी माध्यमिक विद्यालय गौडाकोटका शिक्षक छकबहादुर टण्डन। यो तमगासको बाटोमा दिनको 2-3 पटक ओर्दर हुन्छ कामले गर्दाखेरि, र अहिले यो जुन पछिल्लो चरणमा यो पिच गर्ने जुन कार्यक्रम भयो यहाँ चाहिँ त्यतिकै माथि गिटी मात्रै खनाएर जाने काम भयो, यसलाई चाहिँ व्यवस्था पनि केही पनि गरिएन। र अहिले यो हामी मोटरसाइकलवालालाई चाहिँ छेउबाट हिँड्न कुनै गाडी आए पनि साइडमा जान साह्रै गाह्रो छ, अनि पल्टिन सकिने अवस्था, अनि गएर नालीको अवस्था हेर्नुहुन्छ भने नाली पनि त्यस्तै भत्किरहेको, त्यसलाई पनि व्यवस्थित गरिएको छैन। अनि यो भत्ता पचाउने काम हो क्या, जुन बाँकी रहेको पिच गरियो जुन अहिले यो भँगारी खोलानिर अनि भँगारी खोलाको पाएर वारीपट्टि दुबीचौरको बिचमा त्यहाँ तपाईँको त्यो माटो नदबाइकन त्यत्तिकै माथिबाट चाहिँ गिटी हाले अलिक त्यो हुन्छ नि त्यो के अरे बालुवा अलगत्र अलिकति मिसाएर त्यत्तिकै लगाएर राख्यो, चापिएन। अलिक त्यो बाटो तपाईँ हेर्नुभयो भने त्यहाँ पिच गरे के कुनै पनि छैन, त्यहाँ खालि अहिले बाटो खतम छ। यहाँ चरमलाई 100% लापरवाही हो। यो अब यो कोबाट भयो हामीलाई थाहा, तर प्रत्यक्ष अहिले दोषी भनेको यो सडक हो, जुन सडकको सायद मलाई लाग्छ यो सडकले नै निर्माण कार्य गरिरहेको हो। उसले बजेट पचाउने नाममा काम मात्रै गरेको जस्तो छ, तर चाहिँ उसले पुरा रूपले चाहिँ यहाँ क्वालिटी होइन अथवा चाहिँ बाटोले चाहिँ राम्रो व्यवस्थित गर्यो भने कुनै पनि छैन। यहाँ अब अनुगमन गर्ने निकाय नै अलिकति एकदमै लापरवाही देखिन्छ उसको, होइन तपाईँ यहाँ नभएदेखि यो बाटोको ग्रेड कुन हुनुपर्ने त्यो एउटा मापदण्ड तयार गरिनुपर्ने, त्यस अनुसार हुनुपर्ने सडकले चाहिँ आफ्नो मनमाने तरिकाले होइन उसले चाहिँ काम लगाएर काम गरेर ठेकेदारको गुन्डागर्दी हो या अथवा चाहिँ हाम्रो यो जुन सम्बन्धित निकाय हो यसलाई हेर्नुपर्ने त्यो मौन भएको हामीले पाएका छौँ। यसमा गुल्मीकै चारपाला घर भई तमगासमा बसोबास गर्नुहुने लक्ष्मण पोखरेल पनि पिच गर्ने नाममा राज्य र जनतालाई खर्चभार मात्रै भएको बताउनुहुन्छ। यो त पिचको नाम मात्र हो होइन, यहाँ जुन हिसाबको पिच भइरहेछ त्यो एकदम सरासर जनता र यो पैसाको मात्र खर्च हो। जसरी मैले अब देखिहाल्नु भयो तपाईँले क्यामेरा, तपाईँको क्यामेरामा क्याच भयो, म जसरी पिच बाटोमा गाडी निकालेँ, गाडी ढकल्दै निकाल्नु पर्छ, खाल्टा छन्। यो पिच भएको करिब करिब एक महिना पनि भएको छैन। यो पिच अब सरकारी निकायबाट कमजोरी भएको या यो ठेकेदारको मनमनी हो, जसको कारणले गर्दाखेरि यो पिचलाई एकदम दुरुपयोग गरेको छ। हेर्नुहोस् त, यता पनि अगाडि देख्न सक्छौँ हामीले, सबै उक्किसकेको छ। हो, कागजमा ठिकठाक देखाएर उता राज्यलाई ठग्ने र यता जनताको आँखामा छारो हाल्ने काम भएको छ पाल्पा रिडी तम्गा सडक खण्डको त्यस मर्मत कार्यमा। सरकारवाला निकाय तपाईँ आफै गएर हेर्नुहोस् वा सुन्नुहोस्। पिच गरेको पक्की सडकमा मैले औंलाले कोट्याउँदा बगरमा जस्तै बालुवा गिटी छरपष्ट हुन्छ। सदरमुकाम तम्गासकै आँखा अगाडि यति ठुलो लापरवाही हुँदा खै कुन निकाय वा संगठनले चासो देखाएको, त्यसमा छुट्याइएको रकम राज्यको हो र प्रत्येक जनताको चासोको विषय पनि हो, तर सर्वसाधारण जनता मौन छन्। दलका ठूला नेता कार्यकर्ता लगायत जोरदार ढङ्गले कुरा उठाउनु पर्ने क्षेत्रका मानिसहरू चुपचाप छन्। थाहा छैन किन चुपचाप छन्, त्यो रहस्य खोतलेर सर्वसाधारण सडकमा नउत्रेसम्म विकास निर्माणका नाममा बर्मालुट अन्त्य हुने देखिँदैन। दसचोटि केन्द्रका नेतादेखि जिल्लाका अगुवाहरू हिँड्ने सदरमुकाम तम्गास नजिकैको विकास निर्माणको अभिगत यस्तो छ भने दूरदराज गाउँका विकास निर्माणको अवस्था झन् के होला। सडक डिभिजन कार्यालय पाल्पाले गुल्मीमा गरेको विकास निर्माण कार्य जताततै झाराटराई छ। जब कुनै विकास निर्माणमा राज्यबाट रकम पर्छ तब सुरु हुन्छ कमिसनको बार्गेनिङ, अनि हिउँदभरि त्यही बार्गेनिङमा समय खर्चिएका कारण सडक डिभिजन कार्यालय पाल्पाले गुल्मीमा गरेका झन्डै 40% विकास निर्माण कार्यको रकम फिरी जाने गरेको स्थानीय को बुझाइ छ। अर्को कुरा, सडक डिभिजन कार्यालय पाल्पाबाट खोलिने टेन्डरमा पाल्पाकै निर्माण व्यवसायीहरूको दादागिरी कायमै भएकोले पनि मिलोमतो बढेको बताइएको छ। गुल्मीका निर्माण व्यवसायीहरूले पाल्पामा स्वतन्त्र पूर्वक टेन्डर राख्न पाउँदैनन्। यहाँका व्यवसायीहरूले कुटाई समेत खानु परेको छ। यसरी पाल्पामै डाडु पुन्यो पाल्पाकै तजबिजले गुल्मीमा परेको रकम ठूलो मात्रामा दुरुपयोग भइरहेको गुल्मेलीहरूले अब धेरै दिन सहेर बस्ने छैनन्। समग्रमा जे देखियो त्यही लेखियो। सदरमुकामकै आँखा अगाडि त्यति ठुलो लापरवाही हुँदा पनि सरकारवाला तैँ चुप मै चुप भेटियो। यसर्थ अब सर्वसाधारण जनता नै उठेर सडक डिभिजन कार्यालय पाल्पाले गरेका हरेक विकास निर्माण उसको हातबाट खोसेर जनताकै हातमा लिनका लागि सरकारलाई दबाब दिने कि कसो।